www.attableague.com, the reviver of Iman. Thank you. इस कर्नाल और इस त्याग दिया और ये भी बता दिया कि ये ज्ञान माल और सलाहियतें ये तुम्हारी अपनी मिल्क नहीं है, तुम्हारे पास अल्लाह की नेमत है और अल्लाह की अमानत है। इन्हीं तीनों सामानों के सही और गलत गलत इस्तेमाल कर जिंदगियां बनती भी है और बिगड़ती भी है और जिस दुनिया का मसला नहीं है, सकारात से लेकर आखिरत के आखिरी फैसले तक, जन्नत जहन्नम के फैसले तक, इन्हीं तीनों ताकतों में सही और गलत इस्तेमाल का फैसले होते हैं। अब गलत क्या है, सही क्या है, वो जिसने जिंदगी दी है वही बताएगी, वो अल्लाह पाक उसको बतलाने के लिए अल्लाह पाक ने ऐसे ही दिन से अन्याय के बाद का सिलसिला शुरू किया और उनके साथ ईमान की दावत और इल्म इलाही सही के दिशा में इल्म destroyed. not only the dunya of this world, but from sakara, from the time of our departure to this, of this, from this world, right up to either Jannah or Jahannam. Every stage of days will be determined by the correct or incorrect utilization of these three great bounties and favors and strengths which Allah subhanahu wa ta'ala has given us. Life, wealth and capabilities. What is its correct utilization? That only Allah subhanahu wa ta'ala will show and guide us. And for this, from the first day, Anbiya alayhi salatu wa salam were sent to this world. They came with two things. One is the da'wat of Iman, and the other is what we call ilm al-ilahi, the revealed books for the guidelines of humanity. इन्हीं तीनों का प्रथम श्रेय सभी अधिकारियों और वर्ग के समाज का आदमी की अपनी जिंदगी फैमिली लाइफ फिर गली कुटा मार्केटें बाजार ताजे भाषा आवाम और इन सब में जिंदगी का बनना क्या गिरना यह अल्लाह ने बहुत बड़ा तर्क फरमाया कि जिंदगी देकर इंसानों को आजाद नहीं छोड़ा क्या जियो जैसे तुम्हारा दिल चाहे और मरो जहां तुम्हारा दिल चाहे और करो जो तुम्हारा नहीं इस जिंदगी को इसीलिए कहा कि एक है दुनिया से जिंदगी गुजार कर जाना और एक है जिंदगी बना कर जाना और अल्लाह की तरफ से बंदों से जो मुकालबा है कि हमारे पास आना है और आना है तो जिंदगी बना कर आओ इसलिए इस जिंदगी गुजारने में तो सारी मखलूक बराबर की तरीके रातें चूहों की यहां भी होती है बंदरों की यहां भी होती है कुत्तों के यहां भी होती है जानवरों के लिए भी होती है और दिन उनके यहां भी सर्दी गर्मी ये सब ये जिंदगी गुजारने में तो सारी मखलूक बराबर की चाहिए अल्लाह जल जलालुहु रब्बुल आलमीन इंसान की जिंदगी की बड़ी कीमत है इसका एक एक सांस कुछ ना बोले जबान नहीं जाए कि सांस अल्लाह हजी अल्लाह को याद करता है आखिरत का ख्याल करता है उस पर कितने बड़े बड़े इनाम के बाद इसीलिए मन जासन जो नेकी लेकर आए सिर्फ कर लेना भी काफी नहीं उसको बचाना भी बहुत जरूरी जैसे पैसा है ऐसा सिर्फ ऐसा होना नहीं उसकी हिफाजत उसकी निगरानी चोरी ना हो जाए लूट ना छोड़ जाए कोई बात ना हो ऐसे कि जिंदगी बनाने बना कर और ये अल्लाह ने बहुत बड़ा फर्क फरमाया बनी हुई जिंदगी और बिगड़ी हुई जिंदगी दोनों के नमूने भी कुरान ने बता दिए लेकिन उन्होंने जिंदगी को बिगाड़ा नेमतों में कैसी नेमत और फिर नेमतों का कितना फर्क ज्ञान का माल का शराहितों का दौलतों का और खाने पीने पीने वाला घर पड़वा सब सब बता दिए और हज की हर कुरान में कुरान की हर सूरत में तकरीबन अव्वल में या आखिर में इतना भी ये जो हम वाकयात बयान कर रहे हैं कुरान में औरों के उम्मतों के नबियों के पैगंबरों के ये कहानियां नहीं है ये इंसानों के लिए रहती दुनिया तक के आने वाले इंसानों के लिए इबरत के सबक है आपने देखा होगा मदरसे में स्कूल में बच्चे पढ़ते हैं استاد دیکھتے رہتے ہیں. ایک طرح کا سبق یاد نہیں کرتا, ادھر ادھر کی باتیں کرتا ہے, لڑکا ہے کسی کے ساتھ اور کسی کا قلم دے لیا, استاد ناراض ہو کر اس کی پٹائی کرتے ہیں. جب اس کی پٹائی ہوتی دوسرے طلبا دیتے ہیں تو وہ پورنا شروع ہو جاتا ہے کہ کہیں ہمارا نمبر نہ آ جائے. یہ ہے ادھر, کیونکہ ایسے ہی قرآن کے واقعات اور سمود قوم لوط قوم نوح اور قوم عاد فرعون ہارون حامان سردار کسرا قیصر, یہ جتنے واقعات ہیں نبیوں کے, حضرت موسیٰ علیہ السلام, حضرت عیسیٰ علیہ السلام, حضرت زکریا علیہ السلام, حضرت آدم علیہ السلام, نبیوں یہ سب آنے والی نسلوں اور آنے والے انسانوں کے لیے عبرت ہے. اسی لیے کہا بہت سمجھدار ہے جو عبرت کے واقعات سے عبرت حاصل کر کے اپنی زندگی کا رخ صحیح کرے. یہ تو صاف بتا دیا جس زندگی کا ہمارے یہاں بھاؤ ہے, جو زندگی ہمیں پسند ہے وہ ہمارے نبیوں کے پیغمبروں کی, اور سب سے اخیر میں کہ محمد رسول اللہ صلی اللہ علیہ وسلم کو نمونے کے بعد مغرب کرنا ہے. اگر صاف الفاظ میں کہہ دیا وما آتاكم الرسول فخذوه وما نهاكم عنه فانتهوا, نبی نے جو کچھ تمہیں دیا, تمہارا عقیدہ کیسا ہو, تمہارا ایمان کیسا ہو, اللہ کی ذات کے ساتھ کا تعلق کیسا ہو, مخلوق کے خدا کے ساتھ کا بنتاوا کیسا ہو, یہ مخلوق میں ماں باپ بھائی بہن بیوی بچے پڑوسی حتیٰ کے جانور سب کو بتا دیا. سارا بنی ہوئی زندگی کے نمونے نے ہر امت کے لیے زمانے کے نبی اور سب سے اخیر میں محمد رسول اللہ صلی اللہ علیہ وسلم, جو کچھ کرنے کو کہا وہ کرو, جس سے روکا اس سے رک جاؤ, اگر یہ نہ کیا تو پھر کیا ہوگا, یہ دوسرے آیت بتا دیا. فَلْيَحْذَرِ الَّذِينَ يُخَالِفُونَ عَنْ أَمْرِهِ أَنْ تُصِيبَهُمْ فِتْنَةٌ أَوْ يُصِيبَهُمْ عَذَابٌ أَلِيمٌ. زندگی کا کوئی قدم ایسا نہیں جس میں حضور پاک صلی اللہ علیہ وسلم کی طرف سے احوال نہ ہو. گھر سے نکلتے ہوئے یہ دعا پڑھ لو اور اس کی فضیلت بتائی. جو آدمی گھر سے نکلتے دعا پڑھتا ہے بسم اللہ توکلت علی اللہ لا حول ولا قوت الا بالله, تو جواب ملتا ہے ہدیتا رقیتا اور کفریتا, تجھے ہدایت دے دی گئی, تم بچا لیا گیا اور تیری کفایت کر دی گئی. اور یہ دعا جو نہیں ہے ایک واقعہ مجھے یاد آیا تو بتا دو, ہمارے یہاں علاقے میں پڑتا ہوا بہت بڑا فساد ہوا, ہزاروں آدمی مر رہے تھے, کیا کیا ہوا گھر مجھے وہ سارا ختم ہو گیا. اس کے بعد جب دیکھے کچھ علماء بیٹھے ہوئے تھے, ان لوگوں نے کہا کہ بھائی اللہ رسول کی بات تو ایسی سچی ہے, کہنے لگے کہ کرفیو چل رہا تھا, جو گھر سے نکلے فوراً گولی مار دی جاتی, اس میں ایک مریضدار بیٹھے تھے, کہنے لگے میں نے اس دعا کا آگے اثر دیکھا, جس علاقے میں کرفیو تھا اب کوئی نکل نہیں, لیکن وہاں ہمارے حبیب کا انتقال ہوا تھا اور جانا ضروری تھا, میں گیا وہاں بھی رہا اور پھر وہاں سے پورے طور پر محفوظ میں واپس آ گیا. فوراً ساتھ سے آپ کا کوئی پولیس والا ساتھ تھا نہیں, پاس بنا لیا تھا نہیں, پھر کیا بات ہوئی؟ بھائی میں نے تو اللہ سے اللہ کے رسول سے اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا جس نے گھر سے نکل کے ہوئے دعا پڑی اس کی کفایت اس کی حفاظت اس کو ہدایت, میں تو یہ دعا پڑی آنکھوں دیکھے گا جیسے میرے دوستوں یہ تھی. بار بار کہتے ہیں دعا دین سیکھنا ہے اور دین میں احکامات بھی ہیں دعائیں بھی ہیں اور آج بھی اس کی تاثیر وہی ہے. مولانا یا صاحب رحمۃ اللہ سے حاصل کرنا دیتے ہیں کہ حضور پاک صلی اللہ علیہ وسلم محنت آپ کے والے اعمال آپ کی والی دعائیں اس کا اثر آج بھی وہی ہے جو آپ کے زمانے میں تھی. اور مثال بھی لیمو آپ کے زمانے میں پانی کرتا ہوتا 1500 سال ہو گئے, کتنے زلزلے ہوئے کتنی لڑائیاں ہوئی کتنی جنگیں ہوئی کیا کیا موسم بدلے کیسے کیسے حالات لیمو کی تاثیر کر رہی. لیمو جب بھی نچوڑا جائے گا پانی کرتا ہوگا اور پھر اس کے لیے کوئی بہت بڑی شخصیت کوئی بہت بڑے بزرگ نچوڑے تو ہی پانی کرتا ہوگا, ایسا نہیں. اسٹیشن کا پولی بھی نچوڑے غریب آدمی معمولی کا زندگی والا وہ بھی نچوڑا گا تو پانی کرتا ہے. فرمایا جیسے لیمو کی تاثیر نہیں بدلی ہے دین اور دین کے جتنے احکامات حضور پاک صلی اللہ علیہ وسلم والی دعوت کی محنت اور آپ کی مشہور دعائیں جو آپ سے ثابت ہیں ہر زمانے کی دعوت آئی آج بھی اس کی تاثیر ہوئی ہے جو آپ کے زمانے میں. فرمایا ہاں ایک بات ہے مجھے تمہارے گھروں میں شوکیس ہوتے ہیں ہوتے ہیں جیسے سبزیوں کا سیل ہے کریلا ہے کدو ہے ٹماٹر ہے وہ سیل ہے, پھلوں کا سیل ہے آم ہے امرود ہے انار ہے وہ ہے سارے پلاسٹک کے. شوکیس کا امرود شوکیس کا لیمو سارا شہر مل کر اس کو نچوڑے تو پھٹتا جائے گا پتہ نہیں کرتے گا کیوں وہ تو یہ ہونے کا شو ہے. ایسے ہی اگر ہماری گشتیں ہمارے بلائے کی تعلیم ہمارے مشورے ہمارے شہروزہ ہمارے آنا ایک دکھاوے کا ایک شو ایک رسم ہے تو اس کی وہ تاثیر ظاہر نہیں ہے. اسی لیے دو چیزیں سدائی جاتی ہیں وعدے اور سدائے عمل کی فضیلت بتائی. تم ایک دفعہ سبحان اللہ کہو گے اللہ کے ہر وہ حق کو حق کے برابر اشراق کی چار رکعت حج عمرہ مقبول کا ثواب دن بھر کے سارے کام آتا ہے فضائل میں لگتا ہے کہ بالکل وعدے اشراق کی یہ فضیلت ہے پڑھو گے تو یہ ہو چار کی یہ فضیلت ہے پڑھو گے تو یہ ہو تحجد رات کا اٹھنا اس وقت میں ہاتھ پھیلا رہا کہ اللہ کی طرف سے آواز لگتی ہے کوئی ماننے والا ہے کوئی جھولی پھیلانے والا ہے کوئی سوال کرنے والا اللہ کی طرف سے آتا ہو. اس لیے دوستو اصل ہے ہماری زندگی بنانا اور یہ جتنا علم صحیح ہوگا اتنا عمل صحیح ہوگا, جتنا عمل صحیح ہوگا اس پر اللہ سے واجب پورے ہوگا. Incorrect or the correct utilization of these three basic strengths which Allah subhanahu wa ta'ala has given us, life, wealth and capabilities, every aspect of life, whether it's our social life, our business life, those we come into contact with, will either be made through the correct utilization or destroyed with the incorrect utilization. Allah subhanahu wa ta'ala has not left us alone or abandoned us. Allah ta'ala has given us by way of example the life of the Ambiya alayhim salam wa salam that was sent to us. One is for us to, what they say, pass the line, and one is for us to make the line. Allah has commanded you and I that come before Allah subhanahu wa ta'ala having made your life, because life and time by nature will pass. Like we see in other creations of Allah, when nightfall descends, it descends on a house, on a monkey also, on dogs, on animals also. Varying conditions, whether hot or cold. Every creation of Allah subhanahu wa ta'ala experiences this. To make it valuable, every breath to become valuable, and then to protect and preserve it, like we have commanded, man ja'a bil hasana. Allah said, does not say just do the deed or good deed, but come before Allah with the good deed, having preserved it. Just doing it is not sufficient. Like wealth, you want us to acquire wealth, thereafter you have to protect it. You have to preserve that particular wealth. Either you will preserve it or you will destroy it. Both types of life, correct or incorrect utilization of these capabilities which Allah has given us, we find there are examples in the Quran. Life, wealth, capabilities, eating, drinking, living, earning, livelihood, every aspect, correct, incorrect, and its eventual outcome, interspersed throughout Quran, are incidents of the nations of the past, of the Ambiya alayhi salatu wa salam, and repeatedly in Quran this caution is given in the Zidhanika www.leak.com. All these incidents, these are not stories, these are not fairy tales, but for the people of intelligence, they are a lesson. It is a wake-up call, it is a reminder. Like you see the example of the school of madrasa. One child misbehaves, the child is disciplined by the teacher. The other children see the disciplining of the teacher directed towards that particular child. It becomes a means of them. They were thinking of being disobedient. Now it will become a caution for them. They won't be disobedient. In the same way, incidents in the Quran, whether it was the nation of Thamud or Ad, whether it was Fir'aun, Qarun, Haman, Shaddad, Kisra, Kaisar, Ambiya alayhi salatu wa salam, Musa alayhi salam, Zakariya alayhi salam, etc. All these incidents are lessons for those to come. Those who are understanding, those who are perceptive or intelligent, they will take caution and heed, because we are shown the way of life that Allah subhanahu wa ta'ala loves. What Allah ta'ala wants, that of Ambiya alayhi salatu wa salam, and finally, the greatest example, that of Rasulullah sallallahu alayhi wa sallam, his life, Like an open book, every aspect of his life in front of us. And then the command of Allah. وَمَا آتَاكُمُ الرَّسُولُ فَقُولُوا وَمَا نَهَاكُمْ عَنْهُ فَانْتَهُوا. That which Muhammad sallallahu alayhi wa sallam has commanded you will hold fastly. That which has prohibited you from, stay away from it in every aspect, like an open book. Very good iman, amal. Relationship with Allah subhanahu wa ta'ala, relationship with the creation of Allah. Your mother, your father, your wife, your neighbor, even after animal. Every aspect shown to us. The sublime example of Rasulullah sallallahu alayhi wa sallam. Meet Allah and you come on to this moment and example. What Allah Ta'ala will give you, the great reward. And conversely, if you will move away from the example of Rasulullah sallallahu alayhi wa sallam, we are cautioned what will happen. मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की शरीयत सुन्नत की हिफाजत करोगे जब तक दुनिया में हो किसी फितने के शिकार हो जाओगे अगर जिंदगी का रुख सही न किया मर गए तो फिर आप सुनता है We will move away from the practical example of Rasulullah sallallahu alayhi wa sallam. We will have to face trials and tribulations in this world. And still if you will not resist, you will have to face a terrible punishment in the hereafter. فَلْيَحْذَرِ الَّذِينَ يُخَالِفُونَ عَنْ أَمْرِهِ أَنْ تُصِيبَهُمْ فِتْنَةٌ أَوْ يُصِيبَهُمْ عَذَابٌ أَلِيمٌ Every branch of life has been shown to us of Rasulullah sallallahu alayhi wa sallam to the extent The leaving the house, the dua which Rasulullah sallallahu alayhi wa sallam taught us, Bismillahi tawakkaltu ala Allah, wa la hawla wa la quwwata illa billah. And what will Allah give you on that? Announcement, proclamation will take place. Hudita, wa ufita, wa ufita. You have been rightly guided. You have been protected. Allah has become sufficient for you. As I mentioned, for example, that once there was great problem, strife, many people lost their lives. Ulama gathered, discussion took place. That what is the solution? What have we learned from Allah and His Rasul sallallahu alayhi wa sallam? It was the time of curfew. People were not allowed to move about. Your life would be in peril or danger. One alim in that gathering mentioned that in my area, someone in relative had passed away, it was necessary for me to attend that funeral. So I left my home. I went, I fulfilled what I needed to do, I returned back, I was totally unharmed. So they said, well, what was it? Did you have a police escort? Did you get special permission? He said, no. I wondered. That in this dua which Rasulullah sallallahu alaihi wasallam has taught us, his protection. So I recited this dua. This is a eyewitness report, practical experience, total, complete, sublime protection when the dua of Rasulullah sallallahu alayhi wa sallam was read. Every guideline of Rasulullah sallallahu alayhi wa sallam, the same promise existed today. As the Mu'ayyasa, Rahmatullah used to say, that the effort of Rasulullah sallallahu alayhi wa sallam, the amal of Nabi Allah sallallahu alayhi wa sallam, the du'as which Rasulullah sallallahu alayhi wa sallam taught us, today also, In every age and era and period, the same benefit Allah has kept. Like for example, you give this example, if you take a lemon, put lemon juice in the water becomes sour. 15 centuries ago that would happen. 15 centuries have passed plus minus. How many earthquakes? How many changes of governments, people throughout the many ages? Yet today also, like 15 centuries ago, if you put lemon juice in the water will become sour. Today also the same effect. And it doesn't have to be a prominent or a wealthy person. Even a villager or a simple person working in a railway station, if he has to put lemon in the water, the effect has not changed exactly like that. Deen and effort of being. The du'as of deen, the effort of Rasulullah sallallahu alayhi wa sallam. One aspect, up till today the same effect is there. But, where does the problem come about? If you look in our houses, sometimes on display we have suitcases or we have a shelf. On that will be a display of a few vegetable, plastic ones, imitation. Or you put, whether it's a grape or a lemon, take that imitation fruit, the whole village come together. Take one plastic imitation lemon and try and get juice out of it, put it into the water to make it sour. It's very likely that lemon will break, but the water will not become sour. In exactly the same way, understand, if our brush, our talim, our masala, our 3 days, our amara bhubuvan are there as a ritual, just to show someone the reality is not there, then there will not be an effect in that. Then amal, when the reality has to be there for that to happen, this is why we have pariah and virtue. This is why we have the promises of Allah subhanahu wa ta'ala. This reminder in front of us that one time subhanallah, Allah will give you the mountain of offer in reward. Ishraq salah, read 4 rakats, 2 rakats, Allah will give you the reward of an accepted hajj and umrah. The other 2 rakats, your needs of the day will be fulfilled. Likewise, charge has the virtue, do it and you will derive the benefit. Likewise, tahajjud salah. Allah is calling out in the dead of night. Is there anyone that has a need? Is there anyone in a problem? So that I may fulfill that problem. Actual objective is our lives are to become a life of amal. Come on to amal. The more knowledge we acquire, the more the action. The more the action will come in our life, the more the acceptance of Allah subhanahu wa ta'ala, and then the promises of Allah will be fulfilled. Sahaba al-Kiram Ridwanullah ta'ala alayhim ajma'in. ईमान और इस्लाम से पहले उस वक्त उनके पास ये तीनों ताकतें थी, जान माल और सलाहियत इस्तेमाल हो रहा था। और उस वक्त की जो दुनिया पूरी दो हिस्सों में तकसीम, आज इन इशरा के बाद आज पहले के बाद सिर्फ इतने पर कि इशरा के दरबार में दाखिल होने के लिए हमें इंट्री पास मिल जाए उसके लिए 2.5 लाख रुपये, उसको बहुत बड़ी चीज समझ रहे थे। खाने को खजूर नहीं, पीने को पानी नहीं, 2.5 लाख रुपये पद को भारत। और ये तीनों ताकतें जान माल सलाहियत की गलत इस्तेमाल हो रही थी। आए दिन और इतनी जिल्लत के इन्हें कोई अपने घर की झाड़ू के लिए मुलाजिम रखने को तैयार नहीं। अब जाहिलियत की जो तारीफ लिखी हुई है उसके बाद मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह पाक ने शराब का नूर प्रकट करा कर दिया और आपकी इत्तिया की यत्लु अलैहिम आयाती वयुज़क्कीहिम वयुअल्लिमुहुल किताब वल हिकमत वइन कानू मिन क़ब्लु फ़ी ज़लालिम मुबीन। कितनी जहालतों में, कैसी गुमराही में, कैसे शिर्क में, सबसे पहले आज भाई उलू ला इलाहा इल्लल्लाह तुफ्लिहू। फिर इन तीनों चीजों की दावत, ईमान की दावत, दीन का सिलसिला सिखाना और दिनों की तमाम गंदगियों से, शिर्क से, कुफ्र से, हसद से, कीने से, दुनिया की मोहब्बत से, हर गंदगी से दिनों की पार्टी का सामान, ये वही है जो ईमान इस्लाम के पहले कि कोई घर की झाड़ू के लिए तैयार नहीं। लेकिन जब हजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का काम थामा, आपके हाथ पर बैठ गए और आपकी कही को जिंदगी में जगह दी और जिंदगी में जगह देने اور عمل کرنے نے حالات کی پرواہ نہیں کی. بھوکے ہیں, پیاسے ہیں, کپڑے نہیں ہیں, مکان نہیں ہے, حالات بہت ہی ناگزیر نہیں ہے, لیکن کیا آپ بھی کچھ دیں گے, آپ ہی کی مانیں گے. ہر حال میں کر کے دکھایا تو یہی ہے وہ صحابہ. خندق کا موقع تھا, مشورہ ہوا تھا, ابو سفیان پوری فوج کے ساتھ آئے تھے اور ان کی پالیسی کہ مدینہ رہے نہ مدینے والے رہیں, ایسا ختم کر دے اس کا منصوبہ بنا کر مشورہ ہوا کیا کرنا چاہیے. حضرت سلمان فارسی رضی اللہ تعالی نے مشورہ دیا کہ ہمارے یہاں پہ ایسا جب کوئی موقع آتا ہے تو خندق کھودتے. حضور اکرم صلی اللہ علیہ وسلم کو ان کی رائے پسند آئی. خندق کھودنا طے ہوا. حضور نے دس دس آدمیوں کی جماعت بنائی, یہ یہاں سے لے کے یہاں تک, یہ یہاں سے لے کے یہاں تک. اسی لیے جو ہم کہتے ہیں یہ مسجد والے اپنا دوسرا تک اس مسجد میں کریں گے, یہ اپنے چیزیں اس طرح لگائیں گے, یہ سارا سیرت مبارک کا کلیا ہے. خیر جب خندق ہو رہے تھے تو ابھی صحابہ بہت مضبوط, یہاں تک کہ بات کمزور صحابہ جن کو دیا گیا کہ اتنا کھوڑا ہو ان کا کام پورا نہیں ہوتا تھا, تو جن صحابہ کا ہو جاتا تھا بھائی ہم تمہارے ساتھ دیتے ہیں, ہم کھو دیتے. اسی لیے کہتے ہیں جس مسجد میں کام مضبوط ہو وہ دوسری کمزور مسجدوں میں اہتمام کے ساتھ اپنے شہر والا آدمی کر کے اور وہاں مسجد والوں کے کام. خیر یہ ہوتے ہوتے ایک بہت بڑی چٹان صحابہ کرام رضوان اللہ علیہم کے پاس جتنے گزار تھاوڑے تھے کھودنے کے سب بیکار ہو گئے اور وہ چٹان اپنی جگہ سے ہٹ گئی. ایک خاص عادت جیسی صحابہ کی جو مشکل پیش آئی, کیونکہ قرآن نے کہا تھا اذا تنازعتم فی شیء فردوه الى الله والرسول, قرآن کا فیصلہ جب کبھی تمہارے یہاں کوئی پریشانی آئے رجوع کرو اللہ کی طرف, اللہ کیا کہتے ہیں, رجوع کرو محمد رسول اللہ صلی اللہ علیہ وسلم کی طرف. اور آپ نے آدمی نے دکھایا کہ صحابہ میں حضرت ابو ہریرہ کا واقعہ ہے, کیسی بھوک کیسی پیاس انہیں منہ پڑے رہے تھے کہ کیا کر حضور کے راستے میں کھڑے ہو گئے مسئلہ پوچھنے کے بعد. اگر گئے تو دیکھا کہ حضور کے گھر سے لیکن اب امتحان بھی آیا. ابو ہریرہ جی اپنے بھائیوں کو بلا کے لاؤ تو کہہ رہے لقد سانی, حضور کا یہ حکم مجھے بہت بھاری لگا, مجھے تو سمجھا تھا کہ میرا کام بن گیا, اب میں جاؤں گا اور سب کو بلاؤں گا تو پھر پلانے کے لیے بھی انہیں حکم دیں گے. اسی لیے کہتے ہیں جو پرانے ہوں وہ قربانیوں میں بڑھے, ان سے کام بنتا ہے. اور یہی ہوا, آواز لگائی سارا سارے چھپا گئے اور وہ پھیلا پلاؤ کہ جس کا خطرہ تھا وہ سامنے آ گیا. جب آدمی اس کام کو کام بنا کے کرتا ہے اور وہ اس کے وعدوں پر یقین کے ساتھ کرتا ہے حالات آتے ہیں, لیکن اس کے ساتھ پھر اللہ کی مدد آتی ہے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ نے پیالہ شروع کیا, ایک نے دو نے دس نے سب نے پیا پیالہ پھوٹا تھا. ہاں ابو ہریرہ کون رہا, یہ آپ کے ساتھ بابرکت ہے, آپ کا بڑا پیو پیا اور پیو پھر پیا اور پیو. چوتھی جگہ میں کہا اللہ کے رسول اب تو اندر جتنا گیا ہے اس کی اب باہر سے جانے کی دنیا سب باہر آ جائے گا, لیکن یا تو کھانے پر رکنا نہیں. اور یہی ابو ہریرہ ہے پھر اللہ نے اتنا دیا اتنا دیا کہ مدینے کی گلیوں اور محلوں میں اپنے مال کی زکات دینے جاتے. اللہ کی بات کو حق مان کے کرنا, نبی کے قدم کا قدم چلنا, یقین کی کیفیت کے ساتھ چلنا اللہ آنکھوں سے دکھا. تو شہدا اکرام اللہ کی یہ تینوں طاقتیں لگ رہی تھی, اسرائیلی اور اسرائیلی نظام ہمارے ہاتھوں میں آ گئے. تو میرے پاس صلی اللہ علیہ وسلم نے جو کیا معلوم بھی تھے مبین بھی تھے, آپ حلقے میں تشریف فرماؤ اور فرمایا رشت معلمن و مبین, سکھانے والا بھی بھیجا گیا ہم بنا کر اور پہنچانے والا بھی مبین بھی. آپ نے فرمایا یہ جب تمہارے پاس جان ہے مال ہے صلاحیت ہے, یہ تمہاری اپنی میرے زندگی کے یہ اللہ کی نعمت ہے اور اللہ کی امانت ہے, اور ان تینوں طاقتوں کے ذریعے یہ بتائی ہے. اس لیے حضرت صلی اللہ علیہ وسلم جب ہجرت کر کے مدینے پاک تشریف لائے تو آپ نے دیکھا حالات, تو آپ نے فرمایا مالی وانتم تتقحمون في النار وإني آخذ بحجر, مجھے کیا ہو گیا ہے میں دیکھ رہا ہوں تمہاری صبح سے شام تک تمہارا وقت تمہارا پیسہ تمہاری صلاحیتیں, تم جہنم کی طرف کھینچے چلے جا رہے ہیں, میں اللہ کا نبی تمہیں کچھ پکڑ کر بتا رہا ہوں یہ تمہارا وقت رہنے کی کھیل نہیں, تمہارا وقت یہاں نہیں لینا ہے, تمہارا پیسہ یہاں ختم ہے, تمہیں یہ نہیں سیکھنا چاہیے, تمہیں کیا سوچنا ہے کیا کرنا ہے کیسا وقت, اس کے لیے نمونہ اللہ نے اس کو صحابہ کرام اللہ تعالیٰ کی نہیں ہے اس نصیحت کو قبول کیا, اور اب اس کی سب سے پہلی چیڑی اس کی سب سے پہلی چیڑی ایمان کے بعد نماز ہے, کہ جیسے نماز میں قیام میں کہاں دیکھنا, رکوع میں کہاں کیا کرنا, سجدے میں کون سی تسبیح, قیام میں کتنا قرآن, یہ سب کیا اپنے آپ کو نماز کی تدبیر پر لیا. نماز سکھائی اور فرمایا سلو تمہارا سلے, نماز ایسے پڑھو جیسے مجھے نماز پڑھتے دیکھا. ایک صحابی آئے مجھے حضور پاک صلی اللہ علیہ وسلم کی نماز سکھا, سہارا وہ دیکھو کون ایل سی ڈی کا چل رہی اللہ تعالیٰ نماز پڑھ رہے, تکبیر اولا سے لے کر تکبیر تحریمہ سے لے کر نیت باندھنے سے لے کر سلام پھیرنے تک پوری نماز بالکل والے نماز. اس لیے جب نصیحت کسی کی مجھے کوئی وظیفہ مجھے کوئی نصیحت تو حضور صلی اللہ علیہ وسلم نے سب سے عظیم قیام کیا, رکوع کیا, سجدے کیے, قرآن پڑھا, تسبیح پڑھی, سب اخیر میں کہو اللہم انی ظلمت نفسی ظلما کثیرا. یہ حضرت صدیق رضی اللہ عنہ کا بہت بڑا احسان ہے امت پر جو حضور نے ان کو دیا تھا وہ پوری امت کو دے دے یہ نماز کا فکر اللہ انی ظلمت نفسی, وہ نماز اس کی بنی اب ایمان کلمہ اور نماز یقین صحیح پہلے دن سے لے کے اخری دن تک کرنے والی بات اللہ ہی کی ہے, جو کچھ ہوا ہے جو ہو رہا ہے جو ہوگا ایک آدمی سے لے کے عالم کی چار سمتوں میں آسمانوں میں زمینوں میں چاہے سورج میں سمندروں پہاڑوں میں جو ہوا ہے جو ہو رہا ہے جو ہوگا ایک اکیلی ذات اللہ اسی کے کہتے ہیں ایمان والا اور اس ایمان کا پہلا تقاضا نماز کلمہ پڑھنا. یہ بڑی شہادت ہے جن کی تینوں طاقتیں غلط لگ رہی تھی वो झाड़ू देने के लिए झाड़ू वाला बना के अपने को तैयार नहीं था। अब जब कंधा खुली है, चट्टान टूट नहीं रही है, शहाबाद की हालत जो बात पता हो अल्लाह से परम हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास गए, अल्लाह के रसूल ये चट्टान है, सबके खुदा भावरे बेकार हो गए। तो हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने सिर्फ दुआएं लेके ही भेज दिया, अच्छा भाई ये तो बहुत बड़ी परेशानी की बात है, अच्छा मैं तो आपके कहा अल्लाह तुम्हारी मदद करना, सिर्फ इतना नहीं था, हम कुरान अपने घर शुरू में कहा था जितने वाकया हैं कुरान हदीस में वो मेरे और आपके लिए इबरत के हैं, इसमें जितने कुरान है कुरान है कुरान है, हुजूर का अमल हमारे इबरत, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम खुद तकदीर दे गए, कुरानों को सबक मिला, जिसमें जितने काम नहीं है, जहां जमात नहीं कर रही है, जहां से जमात नहीं निकल रही है, ये पुराने अपना घर अपना शहरों का अपनी मुलाकात उसमें तशीन लाए, आपने अपने दस्त मुबारक से उस चट्टान पर चोर मारत की ताकत सौ जनता की ताकत दी गई थी, चूरा चूरा हो गई, पाप सल्लासन ने पेशी कोई फरमाई बशारत दी, मुझे इस रोशनी में दिखाया गया एक दिन आएगा किसरा का महल और किसरा की हुकूमत पता होगी, उसका भार तुम्हारे टुकड़ों में आएगा, उसके कंगन सुरामा के मालिक के हाथ में पहनाया जाएगा, जो मुनाफिकी थे उन्होंने धक्का मारा, खाने को है नहीं, पेट का पत्थर बने हुए हैं, अकेले की शराब और ताज है, अल्लाह ने तुमने अल्लाह को क्या समझा है, वो पानी एक मुद्रत है, जगता है जहां का है जोड़ता है जिस तरह का है करने का है, हम दिन आया एक किसरा का कई मन सोने का काल एक सहाबी की पत्थर में था, एक सहाबी ने पता जानते हुए इसको ये कहा है जी जानता हूं अल्लाह को जो बड़ी कुदरत वाला है और जानता हूं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को जिनके हर बात लोहे पत्थर की लकीर है, अल्लाह अल्लाह ने किया नबी की बात पर मेरे दोस्तों, जब अल्लाह के काम को काम बनाकर नबी के काम को काम बनाकर अपनी कुर्बानियों को बढ़ाते हुए सिर्फ अल्लाह को राजी करने के लिए करेंगे, फिर अल्लाह की वो मदद आएगी कि आंखें देखती रह जाएंगी, इसीलिए कहा इसको इस मेहनत को रसम भी बनाना है, इस मेहनत में सुरूर वाले हर अमल में कुरान के हर हुक्म में आज भी गलत यकीनों के सही यकीन से बदलने की, गुनाहों से ताब और इबादत पर आने की, जहालत से निकलकर इल्म नबूवत पर आने की, लहजतों के पर्दे साफ होकर अल्लाह से ताल्लुक बनने की, अखलाक की गिरावट से अखलाक बदलकर पहुंचने की, हर तरह के अपराध से यक्सु होकर करने की काशी आज भी छह नंबर में भरी है, इसीलिए इन तीनों ताकतों को इस पर लगाने के लिए कहते हैं ये तीन चीजें ये इसी के लिए, बिफोर ईमान एंड आमाल Before being accepted, accepted to the companionship of Rasulullah sallallahu alayhi wa sallam, the Sahaba of Rasulullah sallallahu alayhi wa sallam, these three great capabilities and bounties, life, wealth and capabilities were there. But they were being used incorrectly. At that time, The world was divided into two parts. It could be said technically that half the world was being ruled by the Persians and half the world by the Romans. These were the two superpowers of that time. Such was the magnitude of their kingdom that to just get an audience in the palace of Kisra or the Persian emperor, you needed to pay 250,000 of the currency of that time. The situation of the Sahaba at that stage, no water, no food, basic amenities they didn't even have. And such a level of degradation that no one was prepared to even keep them as a servant in their house, to do sleeping also. Historians record the extent of moral degradation that had overtaken them. Allah's Rasul sallallahu alayhi wa sallam was sent to such a people with the light of guidance and the command of Allah subhanahu wa ta'ala, يَتْلُوا عَلَيْهِمْ آيَاتِهِ وَيُزَكِّيهِمْ وَيُعَلِّمُهُمُ الْكِتَابُ وَالْحِكْمَةُ وَإِنْ كَانُوا مِنْ قَبْلُ لَفِي ضَلَالٍ مُبِينٍ. That despite the level of their deviation, despite the level to which they have stooped, become the worst judges of humanity, Allah says, Rasulullah sallallahu alayhi wa sallam to them, commands him, then read upon them the signs of the ayat of Allah ta'ala, and purify them, and teach them deen. So from the first day, this da'wah was given, قُلُ لَا إِلَهَ إِلَّا اللَّهُ تُفْلِحُوا. After the da'wah of iman, the learning of deen, the teaching of deen, every aspect of the effort of deen, and that way of life showed to them that there was a solution to every spiritual malady, whether it be jealousy, whether it be malice, whether it be greed, whether it be envy, whether it, whatever it may be, that once you adopt this way of life of Muhammad sallallahu alayhi wa sallam, the solution to every problem is found in this. Sahaba, with that conviction, they placed their hands in the hand of Rasulullah sallallahu alayhi wa sallam and gave everything, regardless of the adversities they faced, lack of means, hunger, hardship, persecution. They had taken the oath of allegiance in the hands of Rasulullah sallallahu alayhi wa sallam, that in every condition and circumstance, ala sallallahu alayhi wa sallam, that we will listen and obey Muhammad sallallahu alayhi wa sallam. Allah Ta'ala accepted them to such a level. If you find an occasion of Khandaq, Abu Sufyan comes with an army, what is their determination? Destroy Medina and the residents of Medina. At that time Rasulullah sallallahu alayhi wa sallam makes mashwara, consults with the Sahaba. Salman Farsi radiallahu ta'ala, who was from Persia, he said, when we were faced with such a situation, what we would do was we would dig a trench. So dig a trench around Medina Munawwara. Allah Rasul sallallahu alayhi wa sallam prefers this opinion of Salman Farsi. Sahaba made up into groups of 10 and 10, jamaats of 10. You dig from this point to that point. This distribution of effort, as is done in our masjid, large effort, that this masjid is after this area, this masjid is after this area. This is taken 100% directly from the seerah of Rasulullah sallallahu alayhi wa sallam. Likewise, we see in these jamaats of Sahaba, some were robust, strong, some were weak and infirm. So those who were strong in the beginning would help those that were weak. This is why we are advised that those masjids where the effort is strong, they have to make effort to build up those masajids that are weak. Nevertheless, in digging this trench, Sahaba came across one huge boulder. It was such that regardless of what anyone did, they were unable to break this boulder. What is the ta'lim that is given to us in Quran? وَإِنْ تَنَازَعْتُمْ فِي شَيْءٍ فَرُدُّوهُ إِلَى اللَّهِ وَالرَّسُولِ. When you are facing any difficulty or problem, then revert or turn back to Allah and His Rasul sallallahu alayhi wa sallam. This is the Quranic prescription that is given to us. And we see in the incidents in Hayat al-Sahaba, in the life of Sahaba al-Kiram, Whenever they face the difficulty, they will turn to Allah and His Rasul sallallahu alayhi wa sallam, like the famous incident of Abu Hurairah radiallahu ta'ala anhu. So great the hunger, he couldn't stand up. He goes to Rasulullah sallallahu alayhi wa sallam. And he sallallahu alayhi wa sallam briefly the incident, presents a bowl of milk. But he says to Abu Hurairah, then call the companions of the Sufa. Abu Hurairah thinks to himself, I am so hungry, it's one small bowl of milk. This is such a command, Laqad Sa'ani is mentioned in the riwayat. This was a huge burden for him, because he knew that Nabi sallallahu alayhi wa sallam would make him responsible to do the distribution. So his chance would come last. So from this we learn also that those who are purana, the old workers, they have to go ahead in qurbani and sacrifice. Put yourself forward. And if you will put yourself forward sincerely, adversity, hardship, affliction will come, but by your determination, Allah subhanahu wa ta'ala's help also will come. Like it came in the case of Abu Hurairah radiallahu ta'ala, it happened exactly like that. He was instructed to do the distribution. The entire jamaat of Sufa drank. Still the bowl was full. Then Nabi started asking, who is left? Abu Hurairah says, Ya Rasulullah, it is myself and yourself only that is left. Nabi started says to him, drink, he drinks. Again drink, again drink, again drink. So much he drank that there was now a real possibility that he drank any more, that Abu Hurairah, his stomach was empty, was now so full that whatever was inside would come out also. This is the extent to which the help of Allah subhanahu wa ta'ala came. Allah is Qadir and Mutlaq. Allah has complete supreme power. If this ummah will come onto its effort, Allah will give so much, like we see in the case of Sahaba. They didn't know where the next meal will come from, yet the day came that the valleys and alleys of Medina were full with so much wealth that there was no one to even accept zakat also. We have to bring ourselves onto that. The practical example of Rasulullah sallallahu alayhi wa sallam, and you will see the help of Allah. Have that conviction. Nabi sallallahu alayhi wa sallam was mu'allim also, and he was mubalig also. Both these expressions define in the riwayat that he taught deen and he conveyed the message of deen. Life, wealth, capability. Nabi sallallahu alayhi wa sallam taught sahaba, this does not belong to you. It is an amanat and it is a trust from Allah. He showed us where it has to be used. When he came to Medina Munawwara, such was the level of degradation, the incorrect utilization of this, that the Nabi sallallahu alayhi wa sallam said to them, Mani Arabum, wa antum tatakah hamuna fi naar, wa ana akhidun li hujjatikum anha. Then what is it? Why is it that I can see like butterflies and moths you are going towards Jahannam? Such was the level of his degradation. And I am holding you by your ways to try to pull you away from destruction. When Nabi sallallahu alayhi wa sallam made the hijrah, this was what was said to Sahaba al-Kiram. The correct utilization of your life, of your wealth, of the capabilities which Allah subhanahu wa ta'ala has given you. They accepted this, and first after accepting Iman, Salah, Qiyam to be correct, Ruku to be correct, where should their gaze be? In standing, in Ruku position, in Sajda, etc. Every aspect taught to them, and then this command, Sallu kama ra'aytumuni usalli, read Salah like you see me, Muhammad sallallahu alayhi wa sallam, reading Salah. One person came, and he said, teach me Salah. In the distance Abu Hurairah, and this is Abu Bakr radiallahu ta'ala anhu, was performing Salah. He was said to him that look at that Salah, that is the Salah of Rasulullah sallallahu alayhi wa sallam. They implemented every aspect down to the finest detail. And yet after such a Salah, Abu Bakr radiallahu anhu asked the Prophet sallallahu alayhi wa sallam, what should I read at the end of my Salah? The Risa has been talking this dua, Allahumma inni zalamtu nafsi dhulman kathira. It was a great favor of Abu Bakr radiallahu ta'ala upon this ummah that this dua was given, that it was preserved. And the way he presented every aspect of the life of Rasulullah sallallahu alayhi wa sallam to us. So Iman, and after Iman, Namaz, with the correct conviction, understand, if you will come on to this, whatever is happening in heaven will happen. In the heavens, in the earth, happen to the power and the command of Allah subhanahu wa ta'ala. Make your Iman, come on to Salah, come on to the Taqala of Namaz, come on to what is what we call Kalima Namaz, like the Sahaba of Rasulullah sallallahu alayhi wa sallam, that the help of Allah will come, because Allah's Qudrat, Allah's power, Allah's greatness is what is controlling the heavens and the earth. Those companions, Sahaba, the people of the rulers of that time, were not prepared to accept them as their servants. Yet Allah elevated them to such a level. Coming back to this incident, the golden hoop was not breaking. Sahaba went to Rasulullah sallallahu alayhi wa sallam. He didn't just teach them a dua, that will bring this dua, and the help of Allah ta'ala will come. No. Practically himself he went onto the Medan. From this we learn that every of these incidents of seerah are there for ibrah. It's a lesson for us. Old workers. What is this? We keep saying old workers. It's not a title, not something that gives you a license to sit back. Allah Rasul sallallahu alayhi wa sallam himself, this is why those masajid that the work is weak. Jamaat are not coming out, masjid or jamaat is not established. Qurana old worker means go yourself. Go yourself and make effort on those masajid. Allah Rasul sallallahu alayhi wa sallam himself goes onto the Maidan. One individual Allah giving him the strength of 100 men. Allah Rasul sallallahu alayhi wa sallam strikes the boulder. It splinters into pieces. Bolts of light come out of it. In them he prophesies, the day is coming. The wealth of Persia will come into Medina. The wealth of Rome will come into Medina. The crown of the ruler of Persia will come into Medina. He said his banker will come to Salah bin Malik. At that time, the Munafiqeen and hypocrites started mocking. They don't know where the next meal will come from. And they are talking about the might and the wealth of the Roman and Persian empires coming into Medina. At that time, the verse of the Quran is revealed. قُلْ لَهُمَّ مَالِكَ الْمُلْكِ تُلْتِ الْمُلْكَ مَنْ تَشَاءَ وَتَنْجِعَ الْمُلْكَ مَنْ تَشَاءَ. You understand? In the past, in the present, in the future, in the heavens, in the earth, nothing moves, nothing stops moving without the power and the qudrat of Allah. Allah is there. Come on to deen, come on to Iman. That crown, tons of gold, was brought to Medina Munawwara. Sami was asked, then what is this? He said, do you know what this is? What is the reality of this? This is the manifestation of the power of my Allah. This is the manifestation of the effect of the haqqaniyat, the truth, that like steel and lead is a reality. Every word of Muhammad sallallahu alayhi wa sallam is the absolute truth. Do the work correctly, the effort of Iman, the effort of Deen, the work of Rasulullah sallallahu alayhi wa sallam, not as a ritual, not as a custom, then that same help of Allah subhanahu wa ta'ala, that incorrect yaqeen to be changed to correct yaqeen, a life of sin to become a life of obedience, a life of negligence to become one of the consciousness of Allah, the depths of character having been destroyed, for the heights of character to become established, to move away from a life of worldly motivation, where Allah is Rasul sallallahu alayhi wa sallam a captain front, that same effect, is there today also in these six qualities. If we will move away from customary rituals and come onto the reality of these amal. इस वक्त उम्मत में जितनी परेशानी है जानते हैं ताजिर काशकार मालदार गरीब पढ़ चुके हैं उन पर इस शब्द की असर लगे उम्मत के पास अल्लाह की दी हुई अमानत अल्लाह की दी हुई नियामत और सबसे बड़ी नियामत दी जिसके लिए इतनी मुताबत अल्लाह ने दी गलत इस्तेमाल के नतीजे में ये सारी परेशानियां हैं अल्लाह को बहुत उसने बार बहुत पसंद है जिसने आज तक जिस तरह की जो चूक की है अल्लाह से माफी मांगी है आगे किसके کی زندگی کتنی ہے شکر والی. اللہ ہمیں جان مال شرائط کو حضور آپ صلی اللہ علیہ وسلم کے نبوت پر استعمال کرنا نصیب فرما دے, اس کی مشق کرنے کے لیے اور صرف اتنے مہینے کو نہیں پوری امت کے ہر طبقے کا ہر فرد اس نمونہ پر آ جائے. اس کے لیے تین تین چیلے نفر اور جب کہ وہ خندق میں حضور پاک نے جب چوٹ ماری تھی تو دعا دی تھی اللہم لا عائشہ الا عائشہ الطاہرہ, اللهم لا عيش الا عيش الاخره, خذ الانصار والمهاجرين. اللہ کے راستے مقامی کام کرنے والے انصار, راہ خدا کی محبت کرنے والے مہاجر جو کتنی کی نقل اتاریں گے اللہ کے نبی کی دعائیں کریں گے, ہمت کر کے چار چار مہینوں کے لیے کھڑے ہو جاؤ. Understand, ladies and gentlemen, whatever afflictions one is concerned that is facing on a collective labor movement today, primarily is the cause of the incorrect mechanization of the nine developing capabilities which Allah has blessed us with. And amongst all this, the greatest ni'mat and bounty which Allah has given us, which is an amanat and a trust, is this deen of Allah subhanahu wa ta'ala. The incorrect utilization of these bounties of Allah, having not fulfilled the responsibility and the trust of this deen, all the difficulties and problems that we are facing today are the result of that. Allah Ta'ala is very merciful, compassionate and kind. Up till today, whatever we did incorrectly, life and wealth and capabilities used in the incorrect direction, from the bottom of the heart to seek the forgiveness of Allah and to make that determination that going forward, my life, my wealth, my capabilities, to use it on the way of Rasulullah sallallahu alayhi wa sallam, for the one to make our bring deen in our life, and not only concern ourselves, how Allah can use us for every person on the surface of this earth, the mash, the practice of that, for that my respected brothers, night in khanda, night in the trench, Allah Rasul sallallahu alayhi wa sallam, when Sahaba put themselves forward, he said, Allahumma, la aisha illa aisha al-akhira. Allahumma, la aisha illa aisha al-akhira. Ya Allah, there is no life but the life of the hereafter. Forgive Ansar al-Muhajira. Help, forgive my Ansar and Muhajireen. That same dua of Rasulullah sallallahu alayhi wa sallam, in this day and age also, if we would stand up for the benefit of deen, we would become the recipients of that same dua. So I respect it, brothers. Opportunity is there. Value this opportunity. Value this inclination that is entered into the heart. Past, receive the forgiveness of Allah. Going forward, practically, how our lives can come into that sublime example which Allah prefers over every other way of life. To learn that and to become a means that every human being on this earth comes up to that. For that who is ready to stand up and give all these 4 months in the Bible of Allah. Come on, he's with you. تشکیلی اعتبار سے اس وقت کے منتری سے ہمت کر دی, خود اپنی ذات سے آزار مان کر کے ساتھیوں کو تیار کر. حضرت سے this is the last opportunity of tashkeel of this ishtima. Tomorrow will be dua and hidayat tamangi, right? And how to go on to dua and Allah guidelines. For that, my respected brothers, this is the last opportunity of this ishtima. So let us put our courage in Allah, our trust in Allah. Ourselves also don't let this opportunity go. And whether it's on the left and right, prepare them also. Everyone should get me at 4 months in the Bible of Allah. Stand up, mashallah. Don't break my second verse. Stop my second verse. It's the last opportunity. It's gathering majority of all voters. We know the world, we have been exposed, we have understood.